ستنام شری بلاول محلہ پنجوا پراب جنم مرن نوار فار پرے دوار گہ چرن سادھو سنگ من میں سٹ ہر ہر رنگ پرب جنم مرن نوار ہار پرے او دوار گہ چرن سادھو سنگ من میں سٹ ہر ہر رنگ کر دیا لے ہو لڑ لائے نان کا نام پیائے دینا ناتھ دیال میرے سوامی دینا ناتھ دیال جاچا سنت روا سار بکھیا کوپ تم اگیان موہت کوپ گہ پوجا پرب جی لے ہو ہر نام اپنا دے ہو پرب تجھ بنا نہیں تھا نانک بھل بھل جاؤ لوگ موہ وادی دیہ بین بھجن ہوت کھیہ جمدوت مہا بھیان چت گپت کرم جان دل رین ساکھ سنائے Thank you. ग्रस्त विखई तंद ज्यो जुआर विसन न जाए हार नानक एहो मन लाए कुरंक नाद नेहो चातक चाहत में हो जान जीवन सत्संग गोविंद भजन रंग रसना बखान नाम नानक दर्शन दान गुण गाए सुन लिख ले गुण गाए सुन लिख दे सो सर्व फल हर ले कुल समूह करत उधार संसार उत्तरस पार हर चरण बोहितता है मेल साध संग जस गाहे हर पैज रख मुरार हर नानक शरण द्वार हर पैज रख मुरार हर नानक शरण द्वार वाहे गुरु जी का खालसा वाहे गुरु जी की फतेह। बिलावल महला पंजवा प्राव जन्म मरण निवार हार परयो द्वार गह चरण साधु संग मन मिसत हर हर रंग